لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مثل الذين ينفقون أموالهم في سبيل الله كمثل حبة أنبتت سبع سنابل في كل سنبلة مئة حبة والله يضاعف لمن يشاء والله واسع عليم یہ سورة بقرة کی 261 نمبر کی آیت ہے. اللہ سبحانہ و تعالی فرماتے ہیں جو لوگ اللہ کے راستے میں اپنا مال خرچ کرتے ہیں ان کی ایسی حالت ہے جیسے کہ ایک دانہ جو زمین میں بویا ہو وہ سات بالیاں اگائے اور ہر بالی میں 100 دانے ہو اور اللہ تعالی جس کے لیے چاہتا ہے ثواب میں کئی گنا زیادتی کرتا ہے بڑھا دیتا ہے. اللہ تعالی بہت وسعت والا اور بڑے علم والا ہے. الذین ينفقون اموالهم فی سبیل اللہ ثم لا يتبعون ما انفقوا منا ثم لا يتبعون ما أنفقوا منا ولا أذى لهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون. جو لوگ اللہ تعالیٰ کے راستے میں خرچ کرتے ہیں پھر خرچ کرنے کے بعد احسان نہیں جتلاتے اور کوئی تکلیف نہیں پہنچاتے ان کو اپنے رب کے پاس ثواب ملے گا اور ان کے اوپر کوئی خوف بھی نہیں ہوگا اور ان کو کوئی غم بھی نہیں ہوگا. قول معروف ومغفرة خير من صدقة يتبعها أذى والله غني حليم. بھلی بات کہہ دینا اور معاف کر دینا اس صدقے سے اچھا ہے جس صدقے کے بعد کوئی تکلیف پہنچائی جائے. اور اللہ غنی ہے, بے نیاز ہے, بہت حلیم ہے. یا ایھا الذین آمنوا لا تبطلوا صدقاتکم بالمن والاذى كالذي ينفق ماله رئاء الناس ولا يؤمن بالله واليوم الآخر فمثله كمثل صفوان عليه تراب فأصابها وابل فتركه صلدا لا يقدرون على شيء مما كسبوا والله لا يهدي القوم الكافرين. اے ایمان والو, اپنے صدقات کو احسان جتلا کر, تکلیف پہنچا کر ضائع مت کر ڈالو, برباد مت کر ڈالو. اس آدمی کی حالت کو دیکھو جو آپ اپنا مال لوگوں کو دکھانے کے لیے خرچ کرتا ہے, اور اللہ اور قیامت کے دن پر ایمان نہیں رکھتا. اس آدمی کی حالت ایسی ہے جیسے ایک چکنی چٹان پر مٹی جمی ہو, پھر اس پر زور کی بارش پڑے اور اس مٹی کو بہا کر چٹان کو دوبارہ چکنی بنا کے چھوڑ دے وے. ایسے لوگوں نے جو کمائی کی ہوتی ہے وہ ذرا بھی ان کے ہاتھ نہیں لگتی, اور اللہ تعالیٰ ایسے کافروں کو ہدایت تک نہیں پہنچاتے. ان آیتوں میں صدقہ خیرات کرنے کے لیے بہت ضروری اور بہت اہم باتیں اللہ تعالیٰ نے بیان فرمائی ہیں. ایک ایک چیز کو ہمیں اچھی طرح سمجھنے کی اور عمل کی ضرورت ہے. آدمی اللہ تعالیٰ کو راضی کرنے کے لیے جو مال خرچ کرتا ہے, کسی غریب کو دیتا ہے, محتاج کو دیتا ہے, پریشان حال آدمی کو دیتا ہے, اسی کو ہم لوگ اپنی زبان میں صدقہ خیرات بولتے ہیں. یہ بہت بڑی چیز ہے صدقہ خیرات کرنا. صدقے کی برکت سے اللہ دنیا میں بلا اور مصیبت کو دور کرتے ہیں, صدقے کی برکت سے بیماری دور ہوتی ہے, صدقے کی برکت سے اللہ تعالیٰ راضی ہوتے ہیں, صدقے کی برکت سے جنت نصیب ہوتی ہے. بہت فائدے ہیں اس کے. اس لیے عادت بنا لو کہ گھر میں ایک ڈبہ ہم رکھ دیں جس پر لکھ کے لگا دو کہ یہ صدقے کا ڈبہ ہے. روزانہ جتنی توفیق ہوئے, 5 روپے, 10 روپے, 2 روپے, اس ڈبے میں ہم جمع کرتے رہے. कोई सौदा करने जा रहे तो कुछ सदका डाल के जाए, घर में जितने लोग हैं इनकी जान माल की हिफाजत की नियत से सदका डाले, दुकान कारखाने सब की नियत से कुछ न कुछ सदका रोजाना डाले, बच्चों के हाथ से डलवाए, तो इस तरह बच्चों को भी आदत पड़ेगी और हमको भी सदका करने की आदत बन जाएगी। फिर जब डब्बा भर जाए तो किसी गरीब को दे दो, किसी मोहताज को दे दो, किसी मदरसे में दे दो, किसी परेशान हाल को दे दो, बड़ा फायदा होगा। लेकिन ये सदके के लिए बहुत ध्यान में रखने की बात ये है कि सदका किसी को दिखाने के लिए आदमी न करे कि लोग ये समझे कि मैं बहुत खैरात करता हूं, मैं बहुत जो है खर्च करता हूं। किसी को दिखलाने की नीयत न हो, अल्लाह ताला को राजी करने की नीयत हो कि मेरा अल्लाह मुझसे राजी हो जाए। दूसरी चीज ये समझो कि जितना मुस्तहिक आदमी, जितना परेशान आदमी उसको हम देंगे, इतना हमारा सवाब अल्लाह ताला के यहां ज्यादा हो जाएगा। एक बेचारा परेशान है, किसी को बोल नहीं सकता है। आप जानते हैं कि जो गरीब लोग हैं वो तो दरवाजे पर आएंगे, मस्जिद के दरवाजे पर बैठेंगे, लोगों से सवाल करेंगे, मांगेंगे। लेकिन कुछ अल्लाह के बंदे ऐसे होते हैं कि वो परेशान हैं लेकिन इज्जत की वजह से वो बेचारे नहीं बोलते। ऐसे जो छोटी छोटी जगह पर बैठ करके लोगों को पढ़ाने का काम करते हैं, मदरसे पढ़ाते हैं, बच्चों को पढ़ाते हैं, बाद बीमार भी बेचारे ऐसे होते हैं जिनका कमाने वाला कोई नहीं होता, दवा का खर्चा नहीं होता। तो जो ऐसे हकदार हैं, हकीकत में परेशान हैं लेकिन वो बोल नहीं सकते, ऐसों को तलाश करके पूछ पूछ करके दो तो इंशाल्लाह सवाब ज्यादा हो जाएगा। धीरे से, आहिस्ता से, इकराम से पूछ लेने का, भाई कुछ तकलीफ लगती है मुझे आपकी, मैं किसी को नहीं कहूंगा, कोई जरूरत हो तो बता दो, दे देने का उनको। पहले भी मैं आपको मसला बता चुका हूं कि एक आदमी मोहताज है और आप उसको जकात के पैसे दे तो उसको बतलाना कोई जरूरी नहीं है कि ये जकात सदके के पैसे हैं। बहुत से लोग बेचारे इज्जत की वजह से जकात सदके के नाम से लेने में हिचकाते हैं, लेकिन हकीकत में वो बेचारे जरूरतमंद हैं, हमको मालूम है, तो बतलाने की कोई जरूरत नहीं। बगैर बतलाए हुए उनको आप सदके के पैसे दे दो, जकात दे दो, इंशाल्लाह आपके पैसे अदा हो जाएंगे और उस पर अल्लाह ताला आपको बड़ा सवाब अता फरमाएंगे। एक बहुत अहम बात सदके के लिए, पैसा भी हमारा हलाल का होना चाहिए। कोई आदमी हराम कमाई का पैसा सदका करे तो उसको अल्लाह के यहां सवाब नहीं मिलेगा। ये तो ऐसा ही है कि कपड़े के ऊपर शराब लग गई हमारे, तो हमने उसको धोने के लिए पानी नहीं मिला तो पेशाब से धोना चालू कर दिया। तो पेशाब डालोगे तो शराब तो निकल जाएगी, लेकिन पेशाब आने से नापाकी थोड़ी खत्म होगी। हराम के रास्ते से कमा कर सदका करोगे तो उससे वो हराम का पैसा पाक नहीं हो जाएगा, साफ नहीं हो जाएगा, उसके ऊपर अल्लाह के यहां सवाब नहीं मिलेगा। हलाल कमाई का सदका खैरात करो, अल्लाह ताला सवाब अता फरमाएंगे। एक और खास बात सदके में ध्यान रखने की है, किसी का हक दबा के हक मार के भी सदका नहीं करने का। आदमी किसी का हक दबावे, हक मारे और फिर सदका खैरात करे, अल्लाह ताला उसको सवाब नहीं देंगे। लोगों के कर्जे बाकी है तो पहले कर्जा चुकाओ, बहन को, भाई को, अम्मा को, अब्बा के इंतकाल के बाद मीरास में वारसे में हिस्सा नहीं दिया और सब सदका करता फिरता है। किसी का हक दबा के हक मार के सदका खैरात मत करो, हक अदा करो और फिर सदका खैरात करो, अल्लाह ताला उसके ऊपर सवाब अता फरमाएंगे। हमारा दीन तो इतना पाकीजा दीन है कि हमारे यहां हक अदा करने की बहुत ताकीद है। अल्लाह का हुक्म है, खास हुक्म, पहले हक अदा करो बाद में सदका खैरात करो। इसी तरह यह भी जहन में रखना कि सदका खैरात जो होता है वो जायज और अच्छे काम में होता है। जो काम गलत है, गुनाह है, हराम है, नाजायज है, ऐसे काम में खैरात करने से, उसका स्पॉन्सर बनने से सवाब तो नहीं मिलेगा, ऊपर से गुनाह होगा। आजकल लोग रातों रात, ठंडियों का जमाना है, लंबी रात है तो रातों में टूर्नामेंट का आयोजन करते हैं और उसके स्पॉन्सर बनते हैं। आधी आधी रात तक, पौनी रात तक तमाशे होते हैं। ईशा की नमाज, फजर की नमाज छुट्टी है, साथ में और भी बहुत से गुनाह होते हैं। तो ऐसी गलत चीजें, गुनाह की चीजें, नाजायज चीजें, उसके अंदर स्पॉन्सर बनना, उसमें खैरात करना, उस पर सवाब नहीं मिलेगा बल्कि अल्लाह ताला के यहां उस पर गुनाह होगा। इसीलिए खैरात करने से पहले, पैसे देने से पहले पूछ लेना चाहिए कि मैं इसमें पैसे दूं ये काम में, मसला मालूम करके फिर खैरात करना चाहिए। फिर एक बात और जहन के अंदर रखो कि हम जो सदका करते हैं तो जिसको हम खैरात देते हैं, पैसे देते हैं, कभी उस आदमी को नीचा मत समझना और अपने आप को बड़ा मत समझना। मैं पैसे वाला, वो गरीब और नीचा आदमी। किसी भी मुसलमान को हकीर और नीचा समझना ये बड़ा गुनाह है। और ये सोच के देना कि मैं जो उसको सदका खैरात दे रहा हूं वो मेरे फायदे के लिए दे रहा हूं, मेरी जन्नत के लिए दे रहा हूं, मेरी आखिरत के लिए दे रहा हूं, मेरे अल्लाह को खुश करने दे रहा हूं, वो जो मेरे पास लेके जा रहा है उसका एहसान है कि ले जा रहा है, मैं उस पर एहसान नहीं करता हूं। मेरा कोई एहसान नहीं उस पर, मुझे तो जन्नत कमानी थी, मुझे अपने अल्लाह को राजी करना था, मेरी बला आला दूर हो जाए वो मुझे फिक्र थी, इसलिए मैं खैरात कर रहा। इसलिए खैरात करो, सदका दो, किसी को कुछ दो अपने फायदे के लिए, ये नहीं कि उसके फायदे के लिए, उसका तो फायदा हो ही जाएगा, उसका तो काम बन ही जाएगा, लेकिन हमें अपनी आखिरत का फायदा सामने रखना है। और बहुत इंपॉर्टेंट चीज जो कुरान में बहुत जगह पर अल्लाह ताला ने बयान फरमाई कि खैरात सदका ज़कात देने के बाद उस आदमी को कभी तकलीफ मत देना, कभी सताना नहीं, कभी परेशान मत करना, उसके साथ ऐसा सुलूक, ऐसा बर्ताव, ऐसा व्यवहार मत करो जिसकी वजह से वो बेचारे आदमी को तकलीफ होए। हम तो कभी किसी को 2-4 हजार रुपए देंगे तो वक्त आता है तो के भी सुनाते हैं, ये जो के सुनाते हैं ना तो अच्छी तरह सुन लो, आज किसी को सदका दिया, खैरात दी और फिर बाद में के सुनाया तो तुम्हारे सवाब को तुमने खत्म कर डाला, सवाब खत्म तुम्हारा, के सुनाया तुमने, सारी नेकी खत्म तुम्हारी, सदके का सवाब खत्म हो गया। और ऐसा भी नहीं करने का कि वो बेचारे को तकलीफ हो जाए। बाद लोग ऐसा करते हैं कि उससे काम करवाते हैं, सदका दिया फिर काम करवाएंगे, ये कोई बात हुई? सदका हमने अल्लाह के लिए दिया था, काम कराने के लिए तो उसको पगार दो, उसको मजूरी दो जो होती हो। इसमें एक चीज बहुत इंपॉर्टेंट समझने की है, हमारे घरों में जो काम करने के लिए हम जिनको रखते हैं वो आमतौर पर बेचारे गरीब लोग होते हैं। अब उनको इतना पगार दो कि वो एक पैसा भी तुम उनको सदके का नहीं दो तो भी वो आपके यहां काम करे। सदका, ज़कात, खैरात, ये एक्स्ट्रा साइड के ऊपर, उसको पगार का हिस्सा नहीं बनाने का। बाकी लोग क्या करते हैं कि भाई 500 रुपये पगार, बाकी सदका खैरात भी हम देते रहेंगे। अब वो गरीब भी जाने, हम भी जाने कि आज के जमाने में कौन 500 रुपये में महीने भर काम करे, लेकिन वो बेचारा वो सदका खैरात की लालच में काम करता रहता है, नहीं दो तो छोड़ के भाग जाता है, दो तो चालू रहता है। क्या मतलब हुआ कि वो 500 रुपये पगार पे खुश नहीं है, वो तो काम कर रहा है तुम्हारे सदका खैरात के ऊपर। पगार काम के बदले में है, सदका खैरात एक्स्ट्रा चीज है। इसलिए ये चीज भी खास ध्यान में रखने की। उसमें एक बात ये भी समझो कि अपने आप को और अपने घर वालों को तकलीफ में डाल के सदका नहीं करने का। वो थे अल्लाह के बंदे जिन्होंने जाने दे दी भूखे और प्यासे। अब इस जमाने में हम बहुत कमजोर लोग हैं, अपने को ऐसी बड़ी हिम्मत नहीं करने की कि खुद को जरूरत है, अपनी खाने की जरूरत, अपनी पानी की जरूरत, अपने कपड़े की जरूरत, अपने बीवी बच्चों का जरूरी खर्चा, और वो नहीं कर रहे और सदका खैरात कर रहे। पहले खर्चा जो जरूरी है वो पूरा करो। है आज भी बाद लोग ऐसे, इतनी खैरातें की, इतनी खैरातें की कि आज वो करोड़ों रुपए के कर्ज में भाई ये दीन हमको ऐसा थोड़ा ही सिखाता है, शरीयत ऐसा नहीं सिखाती हमको। अपनी जो जरूरियात है, अपनी बीवी बच्चों की जरूरियात है, वो जरूरियात का भी ख्याल रखो, अल्लाह बरकत दे रहे हैं, सबका खैरात करो। अपने पेट पर, अपने बच्चों के पेट पर छुरी फिरा करके सदका खैरात करने का शरीयत ने हुक्म नहीं दिया। वो तो बहुत टॉप क्वालिटी के ईमान वाले हजरात सहाबा थे, यू सिरू न आला अनफुसिहिम वलौ कान बिहिम खसासा, खुद मोहताज है फिर भी दूसरों के लिए अपना सब कुछ देकर खुद दुनिया से भूखे प्यासे चले गए। अल्लाह सुबहानहू व तआला ने पहली आयत में इरशाद फरमाया कि देखो एक खेरुत होता है, ऐसी खेती तो दुनिया में कहां होगी कि एक दाना और डाले गेहूं का जमीन में, समझो उसमें से एक पौधा निकला, उस पौधे के ऊपर आप देखते हैं कि गेहूं की बालियां होती है, कंठी होती है जिस पर दाने दाने लगते हैं। तो एक दाना डाला, उसमें से एक पौधा निकला, पौधे के ऊपर सात कंठी बालियां लगी, और इतनी बड़ी बड़ी कंठी और बालियां कि एक में सौ दाने हो गए, तो सात बाली में सात सौ दाने हो गए। तुमने एक गेहूं का दाना जमीन में डाला, उस पर 700 दाने लगे, ऐसी खेती दुनिया में कहीं होती हो? हाइब्रिड से हाइब्रिड बीज लाओ, यूरिया का बाप कोई खाटर हो वो डालो अंदर, कितनी भी मेहनत करो कभी ऐसी खेती नहीं हो सकती। अल्लाह फरमाते हैं कि अल्लाह के नाम पर सदका करके देखो, का एक रुपया तुम सदका करोगे वो जन्नत में लग गया उसका पौधा, और ऐसा पौधा लग गया जन्नत में कि उसके ऊपर एक रुपये के बदले में अल्लाह कम से कम तुमको 700 रुपये का सवाब देंगे। ये वादा है कुरान में। फिर आगे क्या फरमाया, ये तो कायदे की बात बतलाए, एक रुपये पर हम 700 देंगे, आगे बदला है वल्लाहु युदाफिफु लिमन यशा, 700 के ऊपर किसी को एक रुपये के बदले में 7000 का सवाब देवे, किसी को एक रुपये के बदले में 7 लाख का सवाब देवे, किसी को एक रुपये के बदले में 7 करोड़ का सवाब देवे, ये अल्लाह के कब्जे की बात है। वो अल्लाह ने छुपा दिया और कह दिया कि ये मेरी मर्जी की बात है, जिसको चाहूंगा मैं बहुत दूंगा एक एक के ऊपर। ये तो कायदा मैंने बताया कि एक पर कम से कम मैं 700 दूंगा, ये मिनिमम, आगे कितना ज्यादा दूंगा कल जितना तुम्हारा इखलास, इतना ज्यादा मेरा सवाब, जितने मोहताज को परेशान को ढूंढ ढूंढ के दिया इतना ज्यादा सवाब। और फरमाया कि मेरे खजानों को तुमने क्या समझा, वल्लाहु वासिउन अलीम, खुदा के ऐसे जबरदस्त खजाने हैं कि कोई खुदा के खजानों का अंदाजा भी नहीं लगा सकता, कितने बड़े उसके खजाने हैं। आगे इरशाद फरमाते हैं कि बाज मरतबा ऐसा होता है कोई गरीब हमारे पास लेने के लिए आया, अपने पास देने के लिए कुछ नहीं है, तो जबान से दो मीठी बात बोल दो उसको कि भाई देख तू अभी मेरे पास आया, मेरे पास अभी कुछ नहीं है, जब आएगा तब दे दूंगा, दो मीठी बात बोल के उसको रवाना कर दो। یا کم از کم دعا دے دو کہ بھائی اللہ تیری تکلیف دور کرے، اللہ تیری ضرورت پوری کرے، دعا دے دو. غریب کو دینے کے لیے پیسہ ہی ہو، میٹھی بات بولنا، دعا دے دینا، یہ بھی بہت بڑا صدقہ ہے، یہ بھی بہت بڑی اچھی بات ہے. اور بعض مرتبہ لینے آنے والے بھی عجیب ہوتے ہیں، پیچھے پڑ جاتے، جد کرتے. آپ سوئے ہو، آرام میں ہو، کھا رہے ہو، اپنے کام میں بیزی ہو، تب آ کے ڈسٹرب کرتے اور پیچھا ہی نہیں چھوڑتے. آدمی کو غصہ آتا ہے فقیر کے اوپر. اللہ تعالیٰ فرماتے ہیں اگر فقیر ایسا کرے اور تم کو غصہ آئے تو ابھی تم فقیر کو معاف کر دو. یہ معاف کر دو گے تو یہ بھی اللہ تعالیٰ کو بہت پسند ہے. بھلے اس نے بومے پاڑی، ضد کی، اس نے آپ کو ڈسٹرب کیا، بے وقت آیا ہو، لیکن معاف کر دو اس کو، جانے دو. کا کوئی آدمی، اللہ تعالیٰ فرماتے ہیں کتنی پیاری بات اللہ اخلاق کی ہم کو سکھا رہے ہیں کہ میٹھی بات کہہ دینا، دعا دے دینا، غریب کو معاف کر دینا، ایک پیسہ بھی مت دو. بھائی ہے نہیں کیا دے رہے، میٹھی بات کہہ دی، دعا دے کے روانہ کر دیا، معاف کر دیا. کہ یہ اتنی اچھی چیز ہے کہ کوئی آدمی صدقہ دیوے اور صدقہ دینے کے بعد غریب کو پریشان کرے، اس سے اچھا تو یہ ہے کہ میٹھی بات کر کے روانہ کر دو. یہ تکلیف دینا غریب کو بہت بری چیز ہے. کہیں دینا ہو مت دو، لیکن اس کو تکلیف مت دو، اس کو پریشان مت کرو، اس کو ستایا مت، میٹھی بات کے کر دعا دے کے روانہ کر دو، یہ اچھا ہے. بھائی مدرسے والے آتے ہیں چندہ لینے کے لیے، آپ کو بھروسہ نہیں آ رہے تو مت دو، نہ کہہ دو بھائی نہیں ہے ابھی میرے پاس، سگوڑ نہیں ہے، یا یہ کہ اللہ آپ کی ضرورت پوری کرے، آپ کا بجٹ پورا کرے. لیکن ان کو پریشان کرنا، ان کو برا بھلا کہنا، یہ اچھی عادت نہیں، اس سے اللہ تعالیٰ ناراض ہوتے ہیں. اللہ تعالیٰ نے آگے ایک مثال دی کہ ایک آدمی ایسا ہے کہ صدقہ خیرات کرتا ہے پھر تکلیف دیتا ہے غریب کو، یا غریب پر احسان جتلاتا ہے، کہ اس کو سناتا ہے. تو اللہ تعالی کے یہاں اس کو صدقے کے اوپر کوئی نیکی نہیں ملے گی. کہ بڑی بڑی چٹان ہوتی ہے، پتھر، پتھر پر مٹی ٹکتی نہیں ہے، کبھی تھوڑی بہت مٹی پتھر پر لگ جائے. تو آپ نے دیکھا ہوگا کہ کبھی اپنے گھر کی دیوار کے اوپر بھی چھوٹے چھوٹے جھاڑ اگ نکلتے، خاص طور پر یہ وڑ کے، پیپڑے کے، ایسے جھاڑ دیوار کے اوپر بھی اگ جاتے ہیں. وہ کیسے اگتے ہیں؟ وہ ہوا میں جو دھول اڑتی ہے تو وہ دھول اوپر جمتی رہتی ہے، پھر یہ کوے وغیرہ جو ہے کھا کر کے دانے وغیرہ ڈالتے ہیں، یا یہ کہ ان کے پاخانے میں نکلتا ہے، پھر وہاں جھاڑ اگ جاتا ہے ذرا سی مٹی میں. کہ وہ مٹی کتنی دیر رہتی ہے، تیز ہوا آئے، بارش آئے تو گر جائے. اللہ تعالیٰ فرماتے ہیں کہ کسی بڑی چٹان پر، بڑے پتھر پر تھوڑی بہت مٹی پڑی ہو اور اس پر کوئی جھاڑ اور پودا اگے، اب آدمی دیکھے گا واہ واہ کتنا اچھا جھاڑ ہوگا، کتنا اچھا پودا ہوگا. اتنے میں زور کا برسات آیا، تیز برسات، اتنا پانی گرا، اتنا پانی گرا कि पत्थर के ऊपर से मिट्टी भी बह गई, न ऊपर जो वो छोटा दरख्त पर झाड़ होगा तो वो भी बह के खत्म हो गया, और वो पत्थर एकदम साफ चिकना सपाट हो गया, कुछ नहीं बचा। अल्लाह ताला फरमाते हैं कि जिस तरह बड़ी चट्टान पर, पत्थर पर, थोड़ी मिट्टी में छोटा सा झाड़ बरसात के सामने टिक नहीं सकता, बह के खत्म हो जाएगा, का जो सदका तुम दिखाने के लिए करोगे, सदका करने के बाद गरीब को सताओगे, सदका करने के बाद कह के सुनाओगे, तो कयामत के दिन वो सदका तुम्हारा टिक नहीं सकेगा, जन्नत में ले जाने का जरिया नहीं बनेगा। हालांकि जरूरत तो कयामत के दिन पड़ेगी, दुनिया में अपना नाम होवे नहीं होवे उससे क्या मतलब, सदके की जरूरत तो कयामत के दिन पड़ेगी कि अल्लाह ताला के वो सदका मुझे जन्नत में ले जाने का जरिया बन जाए। इसीलिए भाइयों, सदका खैरात करना खूब करो, लेकिन उसमें इन बातों का खास ध्यान रखो। وَمَثَلُ الَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ وَتَثْبِيتًا مِنْ أَنفُسِهِمْ كَمَثَلِ جَنَّةٍ بِرَبْوَةٍ أَصَابَهَا وَابِلٌ فَآتَتْ أُكُلَهَا ضِعْفَيْنِ فَإِن لَّمْ يُصِبْهَا وَابِلٌ فَطَلٌّ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ। अल्लाह ताला इरशाद फरमाते, जो लोग अपने माल को अल्लाह की खुशी हासिल करने के लिए खर्च करते हैं और दिल के अंदर पूरा यकीन होता है कि सवाब अल्लाह देंगे ही देंगे, तो उन लोगों के सदके का हाल ऐसा है जैसे एक बाड़ी, एक बाग किसी ऊंची जगह पर हो, उस बारी में जोरदार बरसात बरसे तो डबल फल आएंगे, और अगर जोरदार बरसात ना हो, हल्का हल्का बरसात हो, तो भी उस बरसात से फल तो आएंगे, वो उसके लिए काफी है। तुम जो अमल भी करते हो, अल्लाह ताला उसको जो है अच्छी तरह देखता है। दुनिया में जो जमीन ऊंचाई पर होती है वहां खेती बहुत अच्छी होती है, चाय आसाम में होती है, वहां के पहाड़ों के ऊपर ऊंची ढलाव वाली जमीन पर बेहतरीन चाय के बागीचे होते हैं। जैसी ढलाव वाली ऊंचाई वाली जमीनें होती है वहां खेती सबसे उम्दा और अच्छी होती है। अल्लाह ताला इरशाद फरमाते हैं कि तुम मेरे रास्ते में सदका करके देखो, मेरे नाम पे खैरात करके देखो, कैसा होगा जैसे कि तुम्हारे लिए एक पहाड़ पे बारी लगा दी। अल्लाह हमको समझा रहे कि बारी तुम्हारी बन गई, और बारी भी कैसी जगह पर, का पहाड़ पर ऊंचाई के ऊपर बारी लग गई तुम्हारी, पूरी बारी फलों से भरी हुई, कागर जोरदार बारिश बरसे, हवाएं अच्छी चले, तो फिर उस बारी में डबल डबल फल फ्रूट आएंगे, और ज्यादा बारिश नहीं भी आए, थोड़ा थोड़ा बरसात हो रहे तो अभी वो जमीन अच्छी ऊंचाई पर, इसीलिए फल तो जरूर आएंगे। इसीलिए तुम अल्लाह के नाम पे खैरात करो, थोड़ा करो, कम करो, इखलास से करो, अल्लाह के लिए करो, तो कयामत के दिन वो तुमको जन्नत में ले जाने का इंशाअल्लाह जरिया बनेगा। अल्लाह सुबहानहू व तआला हमको, पूरी उम्मत को صدقہ اور خیرات کرنے کی توفیق عطا فرمائے. اگر جو امت میں صدقے کا مزاج آ جائے نا تو کوئی مسلمان غریب نہیں رہے, غریب ڈھونڈنا بھی مشکل ہو جائے. پوری زکات امت ادا کرے, پوری زکات, زکات میں چوری نہیں کرے, اور امت صدقہ خیرات کرنے والی بن جائے تو امت کے اندر کوئی مسلمان غریب باقی نہیں رہے. اللہ نے امت کو اتنا پیسہ دیا ہے, اور ہمیشہ یہ سمجھو کہ یہ دولت جو میرے پاس ہے وہ صرف میرے اکیلے کے لیے نہیں ہے, اس میں غریبوں کا بھی حق ہے, رشتہ داروں کا بھی حق ہے, محتاجوں کا بھی حق ہے, یتیموں کا, مسکینوں کا, بیواؤں کا, بیماروں کا, پریشان لوگوں کا بھی اس میں حق ہے. یہ حق سمجھو, سب میرا, میں ہی اکیلا کھاؤں, کسی کو نہیں دوں, یہ مسلمان کا مزاج نہیں ہے. مسلمان تو دو روٹی ہو تو ایک کھا رہے ایک دوسرے کو کھلا رہے. یہ اسلام کے ہم کو تعلیم ہے. اللہ تعالیٰ مال کی ناپاک محبت سے ہمارے دل کو پاک فرمائے. صدقے کا ایک بہت بڑا فائدہ بتاؤ, مال کی محبت دل سے نکل جاتی ہے. یہ جو مال مال پیسے پیسے کی جو محبت ہے نا, یہ صدقہ نہیں کرنے کی نہ ہو سکے. خیرات کر کے دیکھو نا, اللہ تعالیٰ مال کی ناپاک محبت سے بھی دل کو انشاءاللہ پاک فرما دیں گے. سوال ہے کہ زوال کے وقت نکاح ہو سکتا ہے؟ ہو سکتا ہے, زوال کے وقت بھی نماز نہیں پڑھ سکتے, باقی نکاح تو کر سکتے ہیں زوال کے وقت پر. اب یہ تو آئندہ سال پوچھنا چاہیے دیوالی سے پہلے, اب تو دیوالی چلی گئی, کہ دیوالی سے اگلے دن جو کالی چودس ہوتی ہے اس دن جادو وغیرہ کرنے والے زیادہ جادو کرتے ہیں, تو لوگ کہتے ہیں کہ اس دن نکاح اور رخصتی نہیں کرنی چاہیے. یہ تو پہلی بات تو ہم نے بھی سن رکھی ہے کہ جو ناپاک قسم کے عملیات کرتے ہیں سفلی جادو والے, وہ کالی چودس میں کچھ کرتے ہوں گے, لیکن اس دن نکاح اور رخصتی وغیرہ نہیں کرنے گا, یہ غلط بات ہے. نکاح بھی کرو رخصتی بھی کرو, انشاءاللہ کچھ نہیں ہوگا. اگر کسی باپ کی زندگی میں اس کے بیٹے کا انتقال ہو جائے اور اس کی بھی اولاد ہو, تو دیکھو یہ مسئلہ سمجھ لو, ایک ہے قانون شریعت کا اور ایک ہے ذمہ داری. ایک آدمی زندہ ہے, اس کے بیٹے کا انتقال ہو گیا اس کی زندگی میں, تو قانون کے اعتبار سے تو بیٹے کو باپ کے مال میں سے حصہ نہیں ملے گا, وہ انتقال کر گیا. اس کی بیوی, اس کے چھوٹے چھوٹے بچے, ان کو قانون کے اعتبار سے دادا کے مال میں سے حصہ نہیں ملے گا, لیکن ان یتیم بچوں کی اور بیواؤں کو سنبھالنے کی ذمہ داری, یہ بھی تو کوئی چیز ہے. قرآن میں دوسری آیتوں میں صاف حکم ہے, وَإِذَا حَضَرَ الْقِسْمَةَ أُولُو الْقُرْبَى وَالْيَتَامَى وَالْمَسَاكِينُ, کہ جب وارثہ بیچنی ہو رہی ہے اس وقت سامنے یتیم بھی ہے, مسکین بھی ہے, محتاج بھی ہے, بیوہ بھی ہے, तो जरा उनका भी तो ख्याल रखो। क्या हम दुनिया में सारी चीज कानून से करते हैं? मसला अपनी जगह पर बिल्कुल कि उसको बाकायदा वारसे में मीरास में हिस्सा नहीं मिलेगा, लेकिन उन यतीमों की परवरिश, उस बेवा की जिम्मेदारी वो सबको मिलजुल के निभानी चाहिए। मदीने मुनव्वरा के मुतालिक फरमाते हैं कि उस सहाबा के जमाने के अंदर किसी बच्चे का बाप शहीद हो जाता, क्योंकि बहुत जिहाद हुए सहाबा के जमाने में और बहुत बच्चे यतीम होते रहते थे हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के जमाने में। तो कहा एक बच्चा यतीम होता, कोई बच्ची यतीम होती, तो कहा वो बच्चा और बच्ची ये समझते कि आज तक हमारा एक बाप था जो दुनिया से चला गया, अब मदीना का हर हर मुसलमान मेरा बाप है। उसको ऐसे रखते थे दूसरे लोग कि कभी उसको आंच नहीं आने देते थे, उसकी जरूरत, उसकी हाजत, उसके कपड़े, हर चीज का ऐसा ख्याल रखते थे कि उसको ऐसा हो ही नहीं कि मेरा बाप चला गया। का एक बाप मरा, आप मदीना का हर हर मुसलमान मेरा बाप है, ये माहौल हो। यानी कि यतीमों को हम रझड़ते छोड़ देवे, रखड़ते छोड़ देवे, बेवाओं की कोई फिक्र न करे, इसकी तरफ खास ध्यान देना चाहिए। ये कलर वगैरह लगा करके नमाज और कुरान पढ़ने का मसला ये है कि अगर वो कलर ऐसा है, औरतें जो कलर वगैरह लगाती है मेकअप वगैरह में, ब्लीचिंग में, तो अगर वो कलर ऐसा है कि उसका पर जम जाता है, उसकी तह बन जाती है, जिसकी वजह से पानी नाक चमड़ी तक नहीं पहुंचता हो, तो फिर नमाज नहीं होगी, कुरान भी पढ़ना सही नहीं है। नमाज में जो दुरूद पढ़ा जाता है, ये किसी साहब ने लिखा है कि जरा आप दुरूद पढ़ करके सुना दीजिए। اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد। ये दुरूद शरीफ नमाज में पढ़ा जाता है और सबसे अफजल दुरूद शरीफ है। इसमें उसका तर्जुमा यह है, اللهم صل على سيدنا محمد اے اللہ تو ہمارے آقا حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم پر درود اور رحمتیں تو نازل فرما، اور ہمارے آقا حضرت محمد صلی اللہ علیہ وسلم کے گھر والوں پر آل پر تو درود اور سلام نازل فرما، جیسا کہ تو نے حضرت ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کے گھر والوں پر درود بھیجا تھا، رحمت بھیجی تھی، ایسا ہمارے حضور اور آپ کے گھر والوں پر بھی درود رحمت نازل فرما۔ پھر دوسرا حصہ ہے، اللہم بارک علی سیدنا محمد، اے اللہ تو ہمارے حضور حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم پر برکتیں نازل فرما، برکتیں اتار، جیسے تو نے برکت اتاری تھی حضرت ابراہیم علیہ السلام پر، ہمارے حضور کے گھر والوں پر آل اولاد پر بھی برکت اتار، جیسا کہ تو نے ابراہیم علیہ السلام کے گھر والوں پر برکت اتاری تھی۔ یہ اس کا معنی ہوتا ہے۔ استغفار کا کیا مطلب، نماز والا یا نماز کے علاوہ کا؟ تو استغفار جو نماز کے بعد، جیسے کہ حدیث میں آتا ہے کہ صبح میں تین مرتبہ، یعنی فجر کے بعد، شام کو تین مرتبہ یعنی عصر کے بعد، رات کو سوتے وقت تین مرتبہ، جو استغفار حدیث میں آیا ہے کہ جو آدمی ان تین موقع پر تین تین مرتبہ پڑھے گا تو اللہ تعالیٰ اس کے تمام گناہوں کو معاف فرما دیں گے۔ سچے دل سے، ندامت سے، افسوس سے جو پڑھ لے گا اس کے سب گناہ معاف ہو جائیں گے، چاہے اس کے گناہ دنیا کے دنوں کی تعداد کے برابر ہو۔ سمندر میں جو جنگل میں جو درخت ہے، ان درختوں پر جتنے پتے ہوتے ان پتوں کی تعداد میں ہو، چاہے جنگلوں میں جو ریت ہوتی ہے، ریتیوں کے جو کنکر ہوتے ہیں اتنی تعداد کے اندر ہو، پھر بھی اللہ تعالیٰ اس کے گناہ کو معاف فرما دیں گے۔ تین موقع پر تین مرتبہ، صبح میں تین مرتبہ، عصر بعد تین مرتبہ، سوتے وقت بستر پر جا کے تین مرتبہ۔ استغفر اللہ الذی لا الہ الا هو الحی القیوم واتوب الیہ، پڑھو یاد ہو جائے گا۔ استغفر اللہ الذی لا الہ الا هو الحی القیوم واتوب الیہ۔ استغفر الله الذي لا اله الا هو الحي القيوم واتوب اليه۔ استغفر الله الذي لا اله الا هو الحي القيوم واتوب اليه۔ میں اس اللہ تعالی سے معافی مانگتا ہوں جو اللہ ہمیشہ زندہ ہے اور پوری دنیا کو سنبھالنے والے ہیں، اس کے سوا کوئی عبادت کے لائق نہیں، اور میں اس کے سامنے توبہ کرتا ہوں۔ یہ اس استغفار کا معنی ہوتا ہے۔ یہ استغفار فجر بعد تین بار پڑھو، عصر بعد تین بار پڑھو، اور رات کو سوتے وقت پر تین مرتبہ پڑھو، تو انشاءاللہ سب گناہ اللہ تعالیٰ معاف کر دیں گے۔ باقی ہر نماز کے بعد چھوٹا سا استغفار، استغفر اللہ، استغفر اللہ، استغفر اللہ، کم سے کم تین مرتبہ پڑھ لینا چاہیے۔ قبلے کی طرف تھوکنا نہیں چاہیے۔ لکھنے والے نے لکھا ہے کہ ہماری مسجد میں تو قبلے کی طرف اوٹلا بنا ہوا ہے، اس میں صبح سے لے کر رات کو ایک یا دو بجے تک پارلیمنٹ چلتی رہتی ہے، اور کتنے بھائی ایسے کہ وہاں بیٹھ کر پان، ماوا، گٹکا، ویمل کھاتے رہتے ہیں اور ان کا منہ قبلے ہی کی طرف ہوتا ہے۔ تو یہ تو بہت بڑی گناہ کی چیز ہے، ایک تو مسجد کے ہوٹلے پر بیٹھ کر کے دنیا بھر کی باتیں کریں اور پھر قبلے کی طرف جو ہے تھکے، تو ڈبل ڈبل جو ہے برائی ہوگی۔ لہٰذا ہی ہوٹلا مسجد کا تو کم سے کم اللہ کے واسطے بند کر دو، مسجد کے ہوٹلے کو ایسی جگہ مت بنا، یہ تو بہت بے ادبی ہے اللہ کے گھر کی، قبلے کی طرف کی۔ اس لیے مشورہ کرو، اور مشورہ کر کے مسجد کا ہوٹلا تو پیک کر ہی ڈالو پہلی فرصت میں، اس کو اونچا کر دو، یا یہ کہ وہاں تار وار جو لگانا ہو کر کے وہ ختم کرو۔ مسجد کے ہوٹلے کو ایسے کام میں استعمال مت کرو۔ رضوانہ بانو اختر حسین کوٹوال کا انتقال ہو گیا، اللہ ان کی مغفرت فرمائے، ان کے درجات کو اللہ تعالیٰ جنت میں بلند فرمائے۔ ہماری مسجد کے امام صاحب کے بڑے بھائی کو لقوا ہو گیا ہے، اللہ ان کو شفا اور تندرستی سے مالا مال فرمائے۔ میری آپ سے ایک درخواست ہے، سوال کرنے والے بھی عجیب عجیب ہیں ماشاءاللہ۔ مجھے ایک لڑکی پسند ہے اور میرے امی اور ابا مان نہیں رہے، اور وہ لڑکی بہت اچھی ہے، ماں باپ کی عزت کرنے والی، لیکن تو نہیں کر رہا ہے، اس کا کیا؟ تو آپ میرے لیے دعا کیجئے کہ میرا اس کے ساتھ رشتہ پکا ہو جائے اور میرے ابا اما بھی مان جائے۔ ابا اما کو منانا ہے، خود نہیں ماننا ہے، تو ضرور دعا کر دیجئے۔ دیکھو، ماں باپ کو اوور ٹیک کر کے کبھی رشتہ مت کرنا، ورنہ جو ہے زندگی میں برکت نہیں آئے گی۔ ان کا دل دکھا کر کے کچھ کام کرو گے تو زندگی میں رشتے میں برکت اور خیرات نہیں آئے گی۔ درود شریف پڑھ لو۔ سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک، اللهم صل وسلم وبارك على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى يا كريم. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين. تو ہم سب کے سب گناہوں کو اپنے کرم سے معاف فرما دے. اے اللہ تیری ناراضگی سے ہماری اور پوری امت کی حفاظت فرما دے. تو راضی ہو جا تو خوش ہو جا. تیری محبت سے ہمیں مالا مال فرما دے. اے اللہ ہمارے تمام بیماروں کو شفا عطا فرما دے. اے اللہ تو جس پریشانی میں ان کی پریشانیوں کو دور فرما دے. حلال برکت والی وسیع روزی روٹی عطا فرما دے. جو دنیا سے گئے اللہ ان سب کی مغفرت فرما دے. جنت الفردوس میں اعلیٰ مقامات سے مالا مال فرما دے. اے اللہ بے گھروں کو گھر عطا فرما, بے سہاروں کو سہارا عطا فرما, اجڑے ہوئوں کو آباد فرما, پریشان حال کی پریشانیوں کو دور فرما دے. ہماری عمر میں علم میں عزت میں اپنے کرم سے برکت عطا فرما دے. اے اللہ ان مجالس کو قبول فرما. تیرے آنے والے بندے اور بندیوں کو قبول فرما جو محض قرآن کی نسبت پر ہے اللہ تیری کتاب کی نسبت پر آتے ہیں. اے اللہ ان کے آنے کو جمع ہونے کو قبول فرما لے. تیری رضا کا ذریعہ بنا دے. ہماری اولادوں کو بھی نیک اور صالح بنا دے. تمام مدارس کی, مساجد کی, مکاتب کی, خانقاہوں کی, مراکز کی, جماعتوں کی, دین کے کاموں کی, کام کرنے والوں کی حفاظت اور مدد فرما دے. اے اللہ پورے عالم میں ہمیں ایمان کی پریشانیوں کو دور فرما دے. اے اللہ جو مقد مسلمان جہنم میں ہیں اے اللہ اپنے کرم سے وزن سے ان کو باعزت چھٹکارا عطا فرما دے, زندہ سلامت چھٹکارا عطا فرما دے. جن کے مقدمات سماعت میں چل رہے اے اللہ ان تمام کو باعزت باعافیت بری فرما دے, چھٹکارا عطا فرما دے. اے اللہ پوری تمام انسانوں اور جناتوں کو ہدایت سے مالا مال فرما. حادثوں سے, آفتوں سے, بلاؤں سے, امتحان آزمائش سے, مصیبت سے, تکلیف سے اللہ ہماری اور امت کی حفاظت فرما لے. ہمیں آپس میں جوڑ محبت عطا فرما. فتنہ بننے سے اور فتنوں سے ہماری حفاظت فرما لے. ہماری زندگیوں کو تیرے دین کے لیے قبول فرما. جائز مرادوں اور تمناؤں کو پورا فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرما. وصلی اللہ تعالی علی خیر خلقی سیدنا محمد وآلہ وآصحابہ اجمعین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.